मुटुमा तिम्रै चित्र छ आँसुका भल्हरू सम्झिएर अतीतका पलहरू वेदना यो मन भित्र छ मिटेर मेटिन्न हटाउनै चाहन्न मुटुमा तिम्रै चित्र छ मिटेर मेटिन्न हटाउनै चाहन्न मुटुमा तिम्रै चित्र छ चित्र छ मिटेर मिटिन्न हटाउनै चाहन्न मुटुमा तिम्रै चित्र छ पुगे नि मोटु मा तिमी छौ मलाई।